जो आदमी अपने बच्चे को डॉक्टर बनाना चाहे वो डॉक्टरों के किस्से सुनाए, जो सदर बनाना चाहे सदरों के किस्से सुनाए, जो किसी फन का भी माहिर बनाना चाहे उस फन के जो बड़े लोग थे उनके किस्से सुनाए। दो किस्से एक मर्द का है एक औरत का है, वो सुनाते हैं जो इस राय सलूक के बाकमाल लोग थे। इसलिए से सुने आदमी तो चलो जी हम वैसे नहीं बन सकते तो कोशिश तो करें ना उन जैसा बनने का, उनसे मोहब्बत तो हो। हज़रत जुनून मिस्री रहमतुल्लाह अलैह फरमाते हैं कि मैं एक दिन बैतुल्लाह शरीफ का तवाफ़ कर रहा था, लोगों की आंखें बैतुल्लाह पर लग रही थी जिससे आंखों को सुकून मिल रहा था कि दफ़तन एक शख्स बैतुल्लाह के करीब आया, दुआ करने लगी, ऐ मेरे रब तेरा मिस्कीन बंदा जो तेरे दरबार से धुतकारा हुआ है, तेरे दर से भागा हुआ है, ऐ अल्लाह मैं तुझसे वो चीज़ मांगता हूँ जो सब चीज़ों से ज़्यादा करीब हो, और वो इबादत मांगता हूँ जो सबसे ज़्यादा तुझे महबूब हो। ऐ अल्लाह मैं तुझसे तेरे बरगुजीदा बंदों के तोहफ़े और तेरे अम्बिया के वसीले से ये मांगता हूँ कि अपनी मोहब्बत की शराब का एक प्याला मुझे पिला दे, और मेरे दिल भर से अपनी मारिफत से जहल के पर्दे हटा दे, ताकि मैं शौक के बाजुओं से उड़कर तेरे तक पहुँच जाऊँ, ताकि मैं शौक के बाजुओं से उड़कर, जिसको शौक होगा ना वो उड़ सकेगा, शौक ही इनामत है, शौक के बाजू से उड़कर तेरे तेरे तक पहुंच जाऊँ, और इरफान के बागों में तेरे से सरगोशियां, इरफान के बागों में तेरे से सरगोशियां। वो क्या है जी, फिर तो खलबत में अजब अंजुमन आ रहा है, दिल में हो याद तेरी गोशाए तन्हाई हो, फिर तो खलबत में अजब अंजुमन आ रहा है, कैसी जबरदस्त अंजुमन होती। इसके बाद वो शख्स इतना रोए कि आंसू टप टप जमीन पर गिर रहे थे, फिर हंसी और चल दी। जुनून ने अब्दुल्ला फरमाया कि मैं उनके पीछे चल दिया, मैं अपने दिल में सोच रहा था कि शख्स तो बड़ा कामिल है या कोई पागल है, वो मजे से बाहर निकल कर एक वीरानी की तरफ चल दिए। मैं पीछे पीछे जा रहा था, वो मुझसे कहने लगे तुम्हें क्या हुआ, किस क्यों चले आ रहे, ना काम करो। मैंने पूछा अल्लाह तुम पर रहम करे, तुम्हारा नाम क्या, कहने लगे अब्दुल्ला। मैंने पूछा कि आपके वालिद का नाम क्या, कहने लगे अब्दुल्ला। अल्लाह, मैंने कहा जी तो जाहिर है कि सब अल्लाह के बंदे हैं, और अल्लाह के बंदों की औलाद में तुम्हारा नाम क्या है। ये भी कोई पक्के थे हटके, कहने लगे मेरे बाप ने मेरा नाम सादून रखा था। मैंने कहा जो सादून मजनून के नाम से मशहूर है, कहने लगे हाँ मैं वही। मैंने पूछा वो कौन बरगुजे लोग हैं जिनके वसीले से तुमने दुआ की, कहने लगे वो लोग हैं जो अल्लाह की तरफ ऐसे चलते हैं जैसे वो शख्स चलता है जिसने इश्क को अपना नसीबुल ऐन बना रखा हो, और वो दुनिया से ऐसे अलग हो गए जैसे वो शख्स हो जिसके दिल को किसी चीज़ ने पकड़ लिया, जैसे आज हमारे दिल को दुनिया ने पकड़ा हुआ है, अल्लाह उसका दिल पकड़ ले। इसके बाद वो कहने लगे जुनून मैंने सुना है तुम ये कहते हो कि मैं असबाब मारिफत सुनना चाहता हूँ। मैंने कहा आपके उलूम से तो नफ़ा पहुँचना चाहिए, तो उन्होंने दो शेर अरबी के पढ़े जिनका मतलब यह है कि आरिफीन के दिल हर वक्त मौला की याद में मुश्ताक रहते हैं और इश्तियाक में नाला करते रहते हैं, यहाँ तक कि इसके कुर्ब में मंजिल बना लेते हैं, अपने मौला के इश्क में ऐसे खुलूस से लगते हैं कि इसके इश्क से हटाने वाली उनके लिए कोई चीज़ नहीं रहती। समझ आई जी, आप लोग मिसदा को आप तो समझ आ रही है, यही हम मजमे बयान करें, किसी ने क्या समझ रहा है इन बातों को, वो बातें गई दूर। अरे जुनैद बगदादी रहमतुल्लाह दूसरा किस्सा सुनो, ये लड़की का, तो ये जो रूहानियत है इसमें जींस का कोई मसला नहीं होता, और छोटे बड़े का कोई मसला नहीं होता, छोटी उम्र का हो बड़ी उम्र का हो सब फैजिया हो सकता, औरतों की उम्र। अरे जुनैद बगदादी रहमतुल्लाह फरमाते हैं मैं एक मरतबा तन्हा हज को गया, मक्का मुकरमा में कुछ क़याम किया, मेरी आदत थी कि जब रात का अंधेरा ज़्यादा हो जाता तो मैं तवाफ़ किया करता। एक मरतबा मैंने एक नौमूल लड़की को देखा, वो तवाफ़ कर रही है, ये अशआर गा रही है, सुभान अल्लाह। أبا الحب أن يخفى وقم قد كذبته فأصبح عندي قد أناخ وتنبى. میں نے اپنے عشق کو کتنا چھپایا مگر اب وہ کسی سے طرح مخفی نہیں رہتا, اب تو اس نے کھلم کھلا میرے پاس ڈیرا ڈال دیا. اذا اشتد شوقی حام قلبی بذکره وان رمت قربا من حبیبی تقربا. جب معشوق کے شوق کا مجھ پہ غلبہ ہوتا ہے تو میرا دل اس کے ذکر سے پھڑکنے لگتا ہے. اگر میں اپنے محبوب سے قربت چاہتی ہوں تو وہ فوراً مجھ سے تقرب کرتا ہے. ویبدو فافنا ثم احیا به له ویسعدنی حتی الذ واطربا. اور جب وہ ظاہر ہوتا ہے تو میں اس میں فنا ہو جاتی ہوں, پھر اسی کے لیے اس کی بدولت زندہ ہو جاتی ہوں, فنا و بقا, اور وہ میری حاجت روائی کرتا ہے حتیٰ کہ میں خوب لذت پاتی ہوں اور مزے میں آ جاتی ہوں. حضرت جنید مجھے فرماتے ہیں میں نے اس سے کہا اے لڑکی تو اللہ سے نہیں ڈرتی, ایسی بابرکت جگہ ایسے شیر پڑتی ہے. وہ میری طرف متوجہ کہنے لگے جنید لولت تکالم ترانی احجران تیب الوسنی. اگر اللہ کا ڈر نہ ہوتا تو مجھے نہ دیکھتا کہ میں میٹھی نوز کو چھوڑے پھرتی ہوں. تو دیکھ رہا ہے کہ اللہ کے خوف نے مجھ کو میرے وطن سے دھکیلا اور بگایا ہے. اس کا عشق میرے ساتھ لگا ہوا ہے جس کی وجہ سے میں بھاگی پھر رہی ہوں, اسی کی محبت نے مجھے حیران و پریشان کر رکھا ہے. اس کے بعد اس نے پوچھا جنید تم اللہ کا طواف کرتے ہو بیت اللہ کا طواف کرتے ہو؟ وہ چھوٹی بچی جنید بغدادی وہ کہہ رہی ہے, ٹھیک ہے, ایسے ہیرے بھی چھپے رہتے ہیں. میں نے جواب دیا کہ بیت اللہ شریف کا طواف کرتا ہوں. اس نے اپنا منہ آسمان کی طرف کیا کہ سبحان اللہ آپ کی بھی عجیب مشیت ہے, جو مخلوق خود پتھر جیسی ہے وہ پتھر ہی کا طواف کرتا ہے. اس کے بعد اس نے تین شعر پڑھے جن کا مطلب یہ ہے لوگ پتھروں کا طواف کر کے آپ کا قرب ڈھونڈتے ہیں, ان لوگوں کے دل بھی خود پتھروں سے زیادہ سخت اور حیران میں حیران و پریشان پھر رہے ہیں اور اپنے خیال میں تقرب کے محل میں اترے ہوئے ہیں. اگر یہ لوگ اپنے عشق میں سچے ہوتے تو ان کی صفات تو اپنی غائب ہو جاتی اور اللہ کی محبت کی صفات اپنی پیدا ہو جاتی. حضرت جنید رحمۃ اللہ فرماتے ہیں اس کی یہ گفتگو سن کر میں غش کھا گیا, گر گیا. جب مجھے غشی سے افاقہ ہوا تو وہ لڑکی جا چکی. جنید بغدادی جانتے ہو کون ہے؟ ٹھیک ہے, وہ ان سے پچھلے دور کے سارے مل کر ان کے برابر نہ ہو سکے. ٹھیک ہے, ان کو ایک لڑکی کہہ رہی ہے. یہ تو اس زمانہ جو خیر کا تھا تو اس میں اللہ لوگ جو ہے وہ بہت مکتومان چھپے ہوئے موتی. اللہ اکبر, تو بس کافی ہے دو باتیں. تو ایسے بھی اللہ والے گزرے ہیں. یہ لوگ ہیں آئیڈیل بڑے جنہوں نے اپنا دل جو ہے پاک کر لیا اللہ کے گھر سے, اللہ کی طرف رجوع کر لیا. ان کے ہم قصے اس لیے پڑھتے ہیں کہ حب الصالحین ولست منکم لعل اللہ یرزقنی صلاح. ہم ان سے محبت تو رکھیں کیونکہ المرء مع من احب. آج بھی جن سے محبت کرتا ہے کل کو انہیں کے ساتھ اس کا اثر ہوگا. تو اپنی جو ہے مجلسوں میں اللہ والوں کی تذکرہ, وہ آخری آیت جو پڑھی تھی وہ کیا تھی؟ نہیں ہاں نہیں, اس کے اینڈ میں کیا آتا ہے؟ واتبع سبیل من اناب الیہ. تو انابت کی دولت بھی اللہ سے مانگو کیونکہ یہی بنیاد ہے ساری ہدایت کی, کمال ہدایت کمال انابت کا نام. اللہم صلی اللہ علیہ وسلم و علیہ وسلم. وصلی اللہ تعالیٰ علیہ خیر کی. جو آدمی درس میں موجود تھا اس کو سجدہ ایک واجب اس کو پڑھتا ہے, اگر نہیں کیا تو وہ کر لینا. کچھ لوگ نکل گئے میرے خیال میں, کرنل صاحب گئے چلے گئے, کرنل بخاری صاحب ہیں ان کے ساتھ.